ठुला बड़ा पजरोमा शरार जान्या ठुला बड़ा पजरोमा शरार जान्या हामी गरीब सधैं भरी आधी पेट खाने मत राय झुमा झुमा क्या मसी क्या किछु हो राय झुमा। नमस्कार, म तपाईहरुकै माग्ने बुढो अर्थात केदार घिमिरे। तपाईं अहिले सुन्दै हुनुहुन्छ दमौली एफएम 94.2 मेगाहर्ज। साथै सुन्न साइ म त सुन्या किनै गर्छु, कस्तो रमाइलो छ, एकदम नाइस टु मीट यू। दमौली एफएम 94.2 मेगाहर्जमा सोमबार के सोमबार 12 बजे बजे सुनो ना के त अनि खान के चोको पनि हैन होल्डे खान हजुर तपाईलाई काकुती लगाउन म दिवाकर भट्टराई साता सातामा आउँछु। तपाईँ पनि सक्नुहुन्छ भने सिधै आउनुहोस् 0965167181 थिचेर कतै छुटाउनु होला नि फेरि। La parada de Teta. हेलो हजुर, गुड आफ्टरनुन एन्ड नमस्ते, स्वागत छ यहाँहरू सम्पूर्णलाई 94.2 दमोली एफएम बाट प्रसारित प्रोग्राम हृदय फोनको यो नयाँ श्रृङ्खलामा उपस्थित भइसकेको छु सेल्फ अपरेटिङ सिस्टमबाट। म हो कार्यक्रम प्रस्तुत दिवाकर भट्टराई। प्रोग्राम हृदय फोनमा हामी तपाईँहरूसँग प्रत्यक्ष रूपमा सम्पर्कमा रहेर रमाइलो कुराकानी गर्नेछौँ र यदि तपाईँ पनि हामीसँग आएर रमाइलो कुराकानी गर्न चाहनुहुन्छ भने तपाईँ फटाफट डायल गर्न सक्नुहुनेछ 0655-561-781 यो नम्बर तपाईँ डायल गरेर हामीसँग कुराकानीको लागि आउन सक्नुहुनेछ र तपाईँ आउँदाखेरि विभिन्न किसिमका रमाइला रमाइला जोक्सहरू गीत गजल मुक्त चुड्किलाहरू सुनाउन सक्नुहुनेछ। कार्यक्रमलाई निकै फनमय बनाउन सक्नुहुनेछ र तपाईँहरू मध्येबाट हामी एकजना उत्कृष्ट साथीलाई छनौट गर्नेछौँ र उत्कृष्ट साथीले प्राप्त गर्न सक्नुहुनेछ दमौली ससेज कर्नर जुन चाहिँ रहेको छ भेटघाट चुक दमौलीमा, त्यहाँ गएर खाजा खाने टिकट प्राप्त गर्न सक्नुहुनेछ। ओके, ढिलो नगर्नुहोला, तपाईँ आउन सक्नुहुनेछ 0655-561-781 डायल गरेर र हामीलाई इन्टरनेटमा दमौली एफएम .org पनि प्रत्यक्ष रूपमा यहाँहरूले लगइन गरेर सुन्न सक्नुहुनेछ। यतिखेर भने कोही साथी हाम्रो सम्पर्कमा आउनुहुन्छ। नमस्ते। नमस्कार। कस्तो नमस्कार गरे, शुभ नाम भनिदिनुहोस्। रोज घरती, हाम्रो रोजीको फोन पनि रोज लाग्छ है, प्राय जस्तो लाग्छ होइन, लाग्छ भन्नु पऱ्यो, अब गरे पछाडि नै लाग्छ, नगरे कसरी लाग्छ होइन। त्यही त। अनि अहिले कहाँ हुनुहुन्छ रोजी तपाईँ? ए दाउरा काट्दै कुन ठाउँमा हुनुहुन्छ मैले भन्न खोजेको चाहिँ घर नजिकै नजिकैतिर पोखरी भन्ज्याङ एरियामै हो। ए पोखरी भन्ज्याङ एरियातिर नै हुनुहुन्छ होइन। अनि दसैँ चाहिँ कस्तो भयो यहाँको? साह्रै झकास भयो कि पानी पानीले गर्दाखेरि अलिकति टेन्सनै भयो कि कस्तो भयो? पानीले गर्दाखेरि झ्याउ नै भयो, पानीले गर्दाखेरि निकै झ्याउ भयो है। हजुर, कतै जान नि पाइएन पानीले गर्दाखेरि, घरमै बसिर जाने ठाउँमा जान पाइएन। त्यही त, पानी पर्याएको छ पर्याएको छ पर्याएको छ, के गर्ने है? त्यही त, फेरि परलाई क्या हो रोजी होइन होला है। ओके ल, ठिकै छ, कार्यक्रममा आउनु भएको छ। आज हामीलाई रोजीले के सुनाउनुहुन्छ? एउटा गीत गाउनु दाजु। एउटा गीत गाउनुहुन्छ, जम्मा एउटा गीत गाउनुहुन्छ? गाउनु त धेरै मन थियो, एउटा मात्रै गाउनु। त्यही त, कार्यक्रमको समय फेरि नपुग्ला होइन, कति विचार गरेर भन्नुहुन्छ। ओके ल, ठिकै छ, तपाईँको एउटा गीत गाउनु सुरु गर्नुहोस्। रेडी 3 2 1 गो। ओ तिमी मेरो नहुँदा साथमा तड्पिएर रुने साथमा तिम्रै बाटो कति हेरु मैले जुन मुटुले तिमीलाई धेरै धेरै माया गर्थ्यो त्यही मुटु नै मेरो बिरामी छ अहिले नहुँदा साथमा तड्पिएर रुने छु रातमा सिङ्गै बाटो काटिएरो मैले जुन मुटुले धेरै धेरै माया गर्थ्यो त्यही मुटुलाई मेरो बिरामी छ अहिले जुन मुटुले तिमीलाई धेरै धेरै माया गर्थ्यो त्यही मुटु नै मेरो बिरामी छ अहिले थ्याङ्क यू धेरै धन्यवाद रोजी निकै मिठो गीत गाउनुभयो है निकै भावुक गीत गाउनुभयो कार्यक्रम होली फनलाई नै एउटा स्याड प्रोग्राम भनेर भन्नुपर्ने अवस्था आउन लागिभ्याएको है धन्नै नभने होइन म त सुटुक्क केयर बसेको थिएँ थाहा छ रोजी धुरु धुरु रोइरहेको के यसरी त्यही त धेरै नरम होइन रोजी फेरि पानी पऱ्यो भने फेरि के अब दसैँ त बिग्रियो बिग्रियो अब तिहार चाहिँ नबिगारौँ होइन पानी होइन आजको मौसम पनि निकै त्यस्तै छ पानी पर्न लागिरहेको छ घरि घाम लाग्न लागिरहेको छ घरि पानी पर्न लागिरहेको छ अब यो मौसमको बारेमा धेरै कुरा नगरौँ अब मौसम बिग्रियो भएको भए त अहिले किन कार्यक्रममा किन एउटा प्रोग्राम चलाएर मौसमको बारेमा जानकारीको जानकारी दिएको दिँदै गर्नुहुन्थ्यो होइन त्यही त कार्यक्रममा आइदिनु भयो धेरै खुसी लाग्यो रोजी अनि अरू ठिकठाकै छ कि होइन ओके ल हुन्छ अहिले भने हामी छुट्टिनुपर्ने हुन्छ रोजी छुट्यो नमस्ते बाबाई उहाँ हुनुहुन्थ्यो रोजघरती पोखरी भन्ज्याङका साथी हुनुहुन्थ्यो उहाँसँग हामी कुराकानी गरिसकेका छौँ तपाईँ आउन सक्नुहुनेछ हामीसँग कुराकानी गर्नको लागि पक्कै पनि यदि नम्बर थाहा छैन भने छैन भने चाहिँ नम्बर भनिदिइहालौँ 06556178 1 ओके डायल गर्नु भएको छ पक्कै पनि तपाईँ आउन सक्नुहुनेछ यो नम्बर डायल गरेर र तपाईँहरू आउँदाखेरि निकै रमाइला खालका जोक्सहरू क्यारिकेचरहरू तपाईँ कार्यक्रममा सुनाउन सक्नुहुनेछ पक्कै पनि तपाईँहरूलाई आउनको लागि मैले आग्रह गरिरहेको छु अबको क्रममा भने एउटा निकै रमाइलो गीत सुन्नेछौँ निकै रमाइलो गीत रहेको छ यो गीत रहेको छ ए जवानी हे दिवानी हो कि निकै रमाइलो हिन्दी मुभीबाट यो गीत हामी सुन्छौँ तपाईँ भने नम्बर डायल गर्दै गर्नुहोला जो तेरा रंग लागा तो सीधी सादी छोरी शराबी हो गई Okay. ओके निकै रमाइलो गीत हामी सुनिसकेका छौँ कार्यक्रमको सुरुवातमा। तपाईँ सुन्दै हुनुहुन्छ दमौली एफएम र हो प्रोग्राम होल्डे फन। हामी शनिबारको दिनमा आउने गर्दछौँ 12 बजे को नेपाल वाणीको समाचार पश्चात करिब करिब 1 बजेसम्म। यतिखेर भने कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ, आज अलिकति नेटवर्कले पनि थोरै समस्या दिइराखेको छ, यतिखेरको क्रममा भने उहाँलाई स्वागत गरौँ। नमस्ते। नमस्ते नमस्ते, को बोल्नुभयो कहाँबाट? पुरन्दीबाट लक्ष्मी गुरुङ। अनि के छ लक्ष्मीजी हाल खबर, नयाँ नौलो खबर सुनाउनुहोस्, दसैँ कस्तो रह्यो यहाँको? लक्ष्मीजी त्यही त मैले यति धेरै क्वेसन सोधेँ है, कति क्वेसनको एन्सर दिने है, कस्तो गाह्रो भयो हाम्रो लक्ष्मीजीलाई, होइन? त्यही त, ल ठिकै छ, के गर्दै हुनुहुन्थ्यो? बसिरहनु भएको थियो, कार्यक्रम सुनिरहनु भएको थियो होइन, त्यहाँबाट फोन गरिरहनु भएको थियो, फोन लागिहाल्यो है, कस्तो भाग्य भएको तपाईँको, होइन? ओके ल ठिकै छ, लक्ष्मीजी प्रोग्राममा आउनुभएको छ, आज जोक सुनाउनुहुन्छ हो? ओके ल हुन्छ, तपाईँ जोक सुरु गर्नुहोस्, काउन्ट डाउन त दिनु पर्दैन होला नि जोक्सको लागि, पर्छ? ओके ल ठिकै छ, ओके रेडी 1 2 3 गो। मलाई त अब पो डर लाग्न थाल्यो भन्छ अरे, अनि सीताले भनेको अब किन भन्छ, अनि राम्रो भन्छ किन कि त्यो ट्रकको पछाडि फेरि भेटौँला लेख्छु के भनेको अरे किन। त्यही त नि है, फेरि अब ट्रकको पछाडि फेरि भेटौँला भनेर लेखिदिएको रहेछ होइन, निकै गाह्रो भएछ निकै है। ओके ल निकै रमाइलो खालको जोक सुनाउनु भयो लक्ष्मीजी, तपाईँलाई धेरै धेरै धन्यवाद मिठो जोक्सको लागि, कार्यक्रम सुन्दै गर्नु होला अन्तिमसम्म, अहिले चाहिँ सिटुक्क लाएर छिटु। नमस्ते। हुनुहुन्थ्यो लक्ष्मी गुरुङ, पुरन्दीबाट आउनु भएको थियो र रमाइलो खालको छोटो मिठो जोक सुनाएर गइसक्नु भएको छ। तपाईँ पनि आउन सक्नुहुनेछ यसरी नै रमाइला रमाइला जोक्सहरू सुनाउनको लागि, तपाईँ क्यारिकेचर पनि गर्न सक्नुहुनेछ विभिन्न किसिमका व्यक्तिहरूको व्यक्तित्वहरूको भनौँ है। ओके ठिकै छ, तपाईँ आउनको लागि डायल गर्नुपर्ने छ, फोन नम्बर पके पनि यहाँलाई थाहा छ, यदि थाहा छैन भनेदेखि फेरि पनि भनिदिइहालौँ, फेरि भनिदिउँ। ओके ल ठिकै छ, फेरि भनिदिउँ कि 0965-61-781। ओके यो नम्बर तपाईँ ड्रा गरेर हामीसँग कुराकानीको लागि आउन सक्नुहुनेछ फटाफट, मैले भनिरहेको छु, पके पनि तपाईँ ड्रा गरेर आउन सक्नुहुनेछ। अबको क्रममा भने यतिखेर कोही साथी आउने तयारीमा हुनुहुन्छ, अलिकति यो नेटवर्कले थोरै काम गरिराखेको छैन सायद, यो कहिलेकाहीँ यो मौसमले पनि हुन्छ, कहिलेकाहीँ धेरै समस्या नै हुन्छ र आज चाहिँ। ओके यतिखेर भने कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। नमस्ते। नमस्ते। नमस्ते। एकदम ठिकठाक, सन्चै हुनुहुन्छ? त्यही त सन्चै हुनु नै पऱ्यो नि होइन, बिरामी हुनु त अलि भएन नि होइन। त्यो पनि कस्तो सही एन्सर भन्नुभयो है, त्यही त बिरामी भइकन पनि फोन, कोही कोही साथी त गर्नुहुन्छ होला हो तपाईँले। ल ठिकै छ भनेपछि तपाईँ आज एकदम फिट एन्ड फाइन हुनुहुन्छ होइन। अनि कति किलो मोटाउनु भयो दसैँमा? खासै मोटाइएन, त्यही 2-4 किलो भन्दा धेरै मोटाउन सकिएन होइन। ल ठिक छ, त्यो पनि धेरै हो है। अब जोहिनु त भएको छैन नि फेरि, त्यही त फेरि होइन, जोखेको जोखे गर्ने हो भने त फेरि तरकारी बजारको तरकारी र मान्छेमा के फरक भयो र होइन। अनि यहाँको शुभनाम भनिदिनुहोस् न। भानु चापागाई। भानु चापागाई, अनि के छ अरू हाल खबर सुनाउनुहोस्। केही छैन खासै, ठिकै छ, पानी पर्ला जस्तो छ बरु। पानी पर्ला जस्तो छ, आज अलिकति उदास छ आकाश होइन, र मौसम पनि निकै उदास छ, यो उदास उदास समयमा हाम्रो भानु सरले चाहिँ हामीलाई के सुनाउनुहुन्छ? एउटा चुड्किला भनौँ न। ओके हुन्छ, चुड्किला सुनाउन सक्नुहुन्छ। एउटा नेता रहेछ है, डाक्टर साहब भाषण दिने समय मेरो हात काम्न थाल्छ किन होला भनेर कि, अनि डाक्टरले हात तिर्नु पर्दैन त्यस्तो ठुलो रोग लागेको छैन, झुट बोल्ने बेलामा त्यस्तै हुन्छ भन्दैछ। त्यही त नि भानु सर है, वास्तवमा झुट बोले पछाडि अलिकति काम नै भइहाल्छ, डराउने भइहाल्छ होइन। तपाईँको यो मिठो खालको जोक्सको लागि फेरि एकचोटि धन्यवाद दिन चाहन्छु। धन्यवाद, दिन चाहन्छु। अनि भानुजी कार्यक्रममा आइदिनुभयो, धेरै धन्यवाद। अरे छिटो भन्दै थिए, उहाँ हुनुहुन्थ्यो भानु चापाकै, आउनुभएको थियो दमौलीबाट, उहाँसँग कुराकानी गरिसकेका छौँ। तपाईँ पनि आउन सक्नुहुनेछ कुराकानी गर्नको लागि। यो शनिबारको समयलाई एकदम फनलीमय बनाउनको लागि आउन सक्नुहुनेछ। यतिखेर भने कोही साथीको फोन लागिसकेको छ, बाँकी उहाँलाई स्वागत गरौँ। नमस्ते। नमस्ते भन्दै थिएँ, उहाँको चाहिँ मिस कल भरेछ, कस्तो सम्झनु भयो। बाटोदेखि त लागेको थिएन, तर पनि सम्झनु भयो, धेरै खुसी लाग्यो। र तपाईँ आउन सक्नुहुनेछ, मैले जानकारी गराइरहेको छु। तपाईँ आउनको लागि फेरि पनि एकचोटि नम्बर भनिदिउँ, 0965 61 781। यो नम्बर तपाईँ डायल गरेर हामीसँग कुराकानीको लागि आउन सक्नुहुनेछ। यतिखेरको क्रममा भने कोही साथी आउँदै हुनुहुन्छ, मिस कल पनि गर्दै हुनुहुन्छ, तर उहाँको थाहा छैन। यतिखेर भने कोही साथी आइसक्नु भएको छ। ओके, उहाँलाई स्वागत गरौँ। नमस्ते। नमस्ते। नमस्ते, कसलाई नमस्कार गरे? शुभ नाम भनिदिनुहोस् त। सन्तोष बिसी। सन्तोष बिसी हजुर। सन्तोषी कहाँबाट बोल्नुभयो? दमौलीबाट। दमौलीबाट। दमौली कहाँ होला? दमौली ब्यास्टीबाट बोल्नु। अलि तपाईँ यो आजको मौसम र तपाईँको मौसम भित्रको शरीरको मौसम उस्तै छ है, क्या हो, निकै एकदम सिरियस हुनुहुन्छ होइन? अनि सन्तोषजी, कार्यक्रममा पहिलोचोटि फोन गर्नुभयो हो? ओके, पहिलोचोटि फोन गर्दा त डर लाग्छ अरे हो? लाग्दैन है? त्यही त लाग्छ भने सुटुक्क भनिदिनुहोस्, मैले मात्रै सुनेको छु है। अनि सन्तोषजी कार्यक्रममा आउनुभएको छ, आज पहिलोचोटि आउनुभएको छ, अलिकति नर्भस हुनुहुन्छ, किनकि डराउनु पर्दैन हेर्नुहोस्, किनकि यो तपाईँहरूको लागि नै सञ्चालन गरिएको प्रोग्राम हो एउटा फोनमय रूपमा, र कार्यक्रममा आउनुभएको छ, के सुनाउनुहुन्छ आज सन्तोषजीले? ओके, सन्तोषजी आउनुभएको थियो, के सुनाउनुहुन्छ भन्दै थिएँ, तर उहाँ चाहिँ खै के सुनाउने के सुनाउने भनेर पक्कै पनि उहाँ चाहिँ अहिले गइसक्नु भएको छ, उहाँ सम्पर्कबाट विच्छेद भइसक्नु भएको छ। यतिखेरको क्रममा भने कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्ते। हजुर नमस्ते। नमस्ते, कसलाई नमस्कार गरे? शुभ नाम प्लिज। जामुनेबाट हरि घिमिरे। हरिजी, तपाईँ कता हराउनु भयो भने? म हराएको थिएँ, अलि धेरै समयपछि आइपुगेँ। त्यही त, निकै टाढा हराउनु भयो है, वास्तवमा बिर्सनु भयो कि जस्तो पनि लागेको थियो, तर आजको यो फोनले हाम्रो हरिजीले भुल्न सक्नु भएको रहेनछ भन्ने पनि प्रमाणित भयो होइन हरिजी? हजुर। त्यही त, वास्तवमा मनमा भएको माया यसरी चटक्क बिर्सन कहाँ सकिन्छ र होइन हरिजी? त्यही त, ल ठिक छ, धेरै सम्झनु होला, धेरै माया गर्नुभएको छ हाम्रा हरिजी लगायतका धेरै साथीहरूले, र कार्यक्रममा आउनुभएको छ, आज के सुनाउनुहुन्छ हरिजी? मुक्तक। त्यही त, हाम्रो हरिजीको साहित्यप्रतिको लगाव देख्दाखेरि कहिलेकाहीँ अलिकति लोभै लाग्छ क्या। ठिकै छ, हुन्छ, तपाईँ मुक्त सुनाउन सक्नुहुन्छ। प्रेमिकाले मलाई अलि दारी पाल्नु भन्छे, कोही छैनन् मेरा झै, माया गर्न थाल्नु भन्छे। प्रेमिकाले मलाई अलि दारी पाल्नु भन्छे, कोही छैनन् मेरा झै, माया गर्न थाल्नु भन्छे। घरमा भने श्रीमतीले बसी खाना गर्दिन, घरमा भने श्रीमतीले बसी खाना गर्दिन, त्यो दारीले घोच्यो मलाई, चाँडै फाल्नु भन्थ्यो। वाह भाइ, वाह वाह फोर्टी वाह। हरिजी। हजुर। त्यही त, निकै मिठो खालको मुक्तक सुनाइदिनु भयो, यहाँलाई धेरै धेरै धेरै धन्यवाद, र आगामी दिनमा अझै रमाइला खालका मुक्तकहरू पनि ल्याउनु होला, यसरी बिर्सिन चाहिँ पाइँदैन है हरिजी, होइन? अनि कार्यक्रममा आउनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। अहिले हामी छुट्टिनुपर्ने हुन्छ हरिजी, छुट्यौँ। नमस्ते बाबा। उहाँ हुनुहुन्थ्यो हरि घिमिरे, जामुनेबाट आउनुभएको थियो, जामुनेदेखि सम्झनु भएको थियो, सानो ठाउँबाट सम्झनु भयो, जामुनेबाट सम्झनु भएको थियो। ओके, ल ठिकै छ, तपाईँ आउन सक्नुहुनेछ कुराकानी गर्नको लागि, भलाकुसारी गर्नको लागि। शनिबारको दिन छ पक्कै पनि, यो शनिबारको दिन अलिकति बिदाको दिन हुन्छ, कसरी यो बिदाको दिनलाई बिताउने मान्छेलाई एउटा कौतूहलता पनि हुन्छ होइन? यदि त्यस्तो हो भने तपाईँ आउन सक्नुहुनेछ फटाफट, त्यसको लागि तपाईँले डायल गर्नुपर्नेछ 0965 61 781। यसरी नम्बर के मैले भनेको थिएँ, फ्याट एकजना साथी आउनुभयो भन्दै थिएँ, तर उहाँको चाहिँ मिस कल परेछ, कस्तो गाह्रो। ओके ठिकै छ, अबको क्रममा भने एउटा रमाइलो खालको गीत सुन्नेछौँ हामी, तपाईँ भने नम्बर डायल गर्दै गर्नुहोला। अबको क्रममा भने एउटा रमाइलो गीत रहेको छ, हिन्दी मुभीबाट रहेको छ, ओमाइगढबाट रहेको छ, गो गो गोविन्द, निकै रमाइलो गीत तपाईँ सम्पूर्णको लागि। के मारे हैं धुआं जो शोला तो हम भी कुंवारे हैं धुआं समापे हैं तो चंद तारे हैं हम चाहे दम निकले ये दम है कसम तेरी कसम तुझे आज छोड़ के ना हो निकै रमाइलो गीत हामी सुनाइसकेका छौँ। ओ माई गडबाट गो गो गोविन्द निकै रमाइलो गीत हामी सुनिसकेका छौँ। तपाईँ भर्खर मात्र रेडियो सेटी बटार्दा बटार्दा बटार्दा बटार्दा कुन चाहिँ एफएम सुने भनेर अलिकति झुक्किरहनु भएको छ भने यो दमौली एफएम रहो प्रोग्राम होलिडे फोन हामी तपाईँहरूसँग कुराकानी गरिरहेका छौँ। यतिखेरको क्रममा भने कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो तर उहाँ सम्पर्कबाट पनि फेरि टाढा गइसक्नु भएको छ। तपाईँहरू पनि हामीसँग कुराकानी गर्न चाहनुहुन्छ भने फटाफट डायल गरेर आउन सक्नुहुनेछ किनकि हामीसँग समय चाहिँ निकै कम छ, अलिकति 15 मिनट जति बाँकी छ। यो समयमा तपाईँ पनि जुट्न सक्नुहुनेछ, आउन सक्नुहुनेछ। यो बिचमा एउटा जोक्स मैले पनि सुनाइदिइहालौँ होइन, त्यही त तिनजना गफाडीहरू गफ गरिरहेको छन् होइन। त्यसै क्रममा चाहिँ पहिलो गफाडीले सोध्यो अरे क्या, पहिलो गफाडीले भनेछ अर्को गफाडीलाई, अर्को दुईजना गफाडीहरूलाई भनेर टक्क एउटालाई इङ्कित गर्दै भनेछ क्या, एक बङ्सी हानेर तेरो 64 वटा दाँत भुइँमा खसालिदिन्छु अनि भनेर टक्क दुईजना साथीहरूलाई भनेछ होइन। त्यहाँबाट चुप्प लाएर झगडा नगरिकन बसिरहेको अर्को एकजना गफाडीले पनि प्याच्च भनिदिइहालेछ क्या, मान्छेको नि 64 वटा दाँत हुन्छ रे भनेर उसले सुटुक्क सोधेछ। अनि त्यहाँबाट त गफाडीले फेरि के भनेछ थाहा छ, उसले के भनेछ भने चुप लाग त बिचमा बोल्नुपर्छ, मलाई पहिला नै थाहा थियो तेरो समय दाँत जोडेर नै मैले पहिला 64 वटा दाँत झारिदिन्छु भने नि भनेपछि त्यस्तो खतरा भइसकेको रहेछ है। अब पछि मात्रै थाहा भयो, निकै रमाइलो जोक सुनाए भनेर भन्न मिल्दैन होइन। यतिखेर भने कोही साथी हुनुहुन्छ, नमस्ते नमस्ते नमस्ते, यहाँलाई स्वागत छ, वेलकम। अनि को बोल्नुभयो, कहाँबाट, नाम भनिदिनुहोस्। कान्छी बोल्नुभयो भनेपछि तपाईँ कान्छी कहाँबाट होला कान्छीजी? कान्छी पोखराबाट बोल्नुभयो है, पोखरा कुन ठाउँबाट होला? सृजना चोक ए सृजना चोकबाट ओके ठिकै छ कान्छीजी कार्यक्रममा आज पहिलोचोटि आउनु भयो हो त्यही त नि ल ठिकै छ कार्यक्रममा धेरै स्वागत छ भनेर पहिला नि भनिसकेँ है दुईचोटि के भन्नु र आज हामीलाई के ल्याउनु भएको छ कसरी पहिलोचोटि आउँदाखेरि तपाईँलाई थाहै छैन यहाँ यत्रो धेरै ठुलो भइसक्यो तपाईँलाई केही थाहै छैन ल ठिकै छ हामी कार्यक्रममा चाहिँ अलिकति रमाइला खालका तपाईँ कोसेलीहरू ल्याउन सक्नुहुनेछ जोक सुनाउन सक्नुहुनेछ क्यारिकेचर गर्न सक्नुहुनेछ होइन कसरी भनेर फेरि क्वेसन तपाईँ गर्नुहुन्छ होला होइन कसरी भन्दाखेरि अलिकति जस्तो शेरबहादुर देउबा मलाई मान्नुहोस् होइन यहाँ साइडमा हुनुहुन्छ उहाँले के भन्नुहोस् यसरी यहाँ पछाडि हुनुहुन्थ्यो बोलिदिइहाल्नु भयो है यसरी नै तपाईँ पनि क्यारिकेचर गर्न सक्नुहुन्छ होइन अनि कान्छीजी त्यही त कता हराउनु भयो भने ए सुनेर बस्नु भएको फेरि सिर्जना चोकबाट फेरि सिधै अर्को उता बेगनाथालतिर जानुभयो भने गाह्रो पर्छ भनेर ल ठिकै छ केही सुनाउनुहुन्छ आज नसुना त्यही त नि आयो भने चाहिँ केही गरी सुनाइदिइहाल्नुहोस् है त अर्कोचोटि फोन गरेर हुन्छ ओके बाबाई नमस्ते बाबाई उहाँ हुनुहुन्थ्यो कान्छी कान्छी रे कान्छी फेरि गीत गायो भने फेरि मिठो छ यसो पक्कै पनि र उहाँको सम्पर्क टुटिसकेको छ उहाँ हामी माझबाट टाढा भइसक्नु भएको छ आज चाहिँ केही ल्याउनु भएको छैन रे तपाईँ पनि आउन सक्नुहुनेछ मैले भनिरहेको छु तपाईँ आउँदाखेरि निकै रमाइला रमाइला सामग्रीहरू तपाईँ सुनाउन सक्नुहुनेछ यतिखेर कोही साथी हुनुहुन्छ नमस्ते नमस्ते को बोल्नुभयो कहाँबाट शुभ नाम भन्नुहोस् ए होइन होला हो यहाँको नाम भनिदिनुहोस् न प्लिज सुनिता विश्वकर्मा कहाँबाट होला सुनिताजी केत्रा साथबाट अनि के छ केत्रातिरको खबर भनिदिनुहोस् bindas.com पनि छ निकै रमाइलो रहेछ है अनि यहाँ चाहिँ रमाइलोमा डान्स गरेर बस्नु भएको छ कि के गरेर भन्नुभएको छ निकै रमाइलो गरेर बस्नु भएको छ होइन आज शनिबारको दिन पनि छ दसैँ कस्तो भयो यहाँको रमाइलो भयो है पानी नै पानी पर्यो होइन त्यही त पानीसँग रिस त उठ्या छैन नि त्यही त नि है फेरि आज पनि फेरि अलिक मौसम त्यस्तै त्यस्तै छ फेरि परिहाल्यो भने अब कस्तो गाह्रो हुन्छ होइन मेरो पनि ठ्याक्क त्यस्तै भयो आजको मौसम र त्यो पानीले गर्दाखेरि मेरो दसैँ पनि त्यस्तै भयो क्या निकै रमाइलो भयो भन्न खोजे है अनि सुनिताजी कार्यक्रममा आउनु भएको छ के सुनाउनुहुन्छ कसैले के ल्याउनु भएको छ त्यही त है भनौँ कि भन्नुभएको भनेपछि कन्फर्म छैन सोच्नुहोस् न एकचोटि भनौँ कि भन्नुभएको छ होइन त्यही त फेरि नभनौँ कि जस्तो भयो भने त फेरि गाह्रो पर्छ होइन ल ठिकै छ भनिदिइहाल्नुहोस् सुनिताजी तपाईँको जोक्स दुईजना मान्छे थिए अरे के ए रवि भन्ने मान्छे अपरिचित थिए तिनीहरू तिनजना थिएन अरे अनि एउटा मान्छे अगाडि हिँडिराखेको थियो अरे के ए भन्ने मान्छे अनि बी भन्ने मान्छे पछाडि हिँडिराखेको थियो अरे अनि ए भन्ने मान्छेले त्यति जुत्ता सानो सानो लगाएको थियो अरे के अनि बी भन्ने मान्छेले प्याज भनिहाल्छ त्यसरी एकदम छुट्टो थियो अरे मुख अनि त्यसले भनिहाल्छ अरे सर तपाईँले यो जुत्ता कहाँबाट ल्याउनु भएको भनेछ अरे के अनि त्यहाँदेखि त्यो मान्छेले एकदम बिछुट्यो अरे के आफूले लगाएको कुरालाई पनि अरूले सोद्धाखेरि त्यसले रिसिट गरे अनि के चाहियो तिमीलाई भनेछ अरे अनि त्यसपछि के अरे अनि भन्नु न भन्नु कहाँबाट ल्याउनु भएको अनि अनि त्यसले रुखबाट भनेछ अरे रिसिट गरे अनि त्यो दि भन्ने मान्छे झन् एकदम छुचो उसलाई झन् के भनिहालेछ त्यसले झन् ए अलिक काँचोमै टिप्नु भयो त के पाकेपछि टिप्या भयो हुन्थ्यो भनेछ अरे कि अँ सुनिताजी त्यही त है काँचोमै टिप्नु भएछ अलिकति पाकेको भयो फेरि धेरै पाकेको भयो फेरि कुहिएको भयो त फेरि साह्रै गनाउँथ्यो क्या होइन निकै रमाइलो खालको जोक सुनाइदिनु भयो सुनिताजी तपाईँलाई धेरै धेरै धन्यवाद होइन त त्यही त अब हाँस्नुभयो पक्कै पनि धेरै धन्यवाद र कार्यक्रममा आउनुभयो त्यसको लागि पनि फेरि पनि धन्यवाद आज अलिक धेरै धन्यवाद दिनु मन लागिरहेको छ क्या त्यही भएर यहाँलाई त्यही त फेरि पनि धन्यवाद है र अहिले पनि हामी छुट्टिनुपर्ने हुन्छ सुनिताजी छुट्टी नमस्ते बाबा उहाँ हुनुहुन्थ्यो सुनिता विश्वकर्मा केत्रा साथ सातबाट आउनुभएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ भनेर मैले भन्नै पर्दैन किनकि तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने पक्कै पनि उहाँसँग कुराकानी गरेर सकेको थाहा पाइसक्नु भएको छ है। अबको क्रममा भने एउटा गीत सुनाउनेछु, यो गीत पछाडि आज कार्यक्रममा धेरै साथीहरू आउनुभयो, कुन चाहिँ साथी विजेता हुनुभयो त उहाँको नाम लिएर म आउने छु पक्कै पनि। त्योभन्दा अगाडि निकै रमाइलो गीत रहेको छ द बोसबाट, यो रमाइलो गीत तपाईँ सबैको लागि बस बस निकै रमाइलो गीत हामी सुनिराखेका छौँ नेपथ्यमा, र आज धेरैजना साथीहरू आउनुभयो, को को आउनुभयो पक्कै पनि अब भन्छु। आज आउनुभयो रोज घरती आउनुभएको थियो पोखरी भन्ज्याङबाट, लक्ष्मी गुरुङ पुरन्दीबाट, भानु चापागाई दमौलीबाट, सन्तोष विशी दमौलीबाट, हरिजी आउनुभएको थियो हरि घिमिरी जामुनीबाट, कान्छीजी पोखराबाट आउनुभएको थियो, सुनिता विश्वकर्मा केत्रा साथबाट आउनुभएको थियो फोन सम्पर्कमा आउनु नै। तपाईँ सम्पूर्ण साथीलाई धेरै धेरै धन्यवाद, र स्पेसल्ली एकजना साथी हुनुहुन्छ विजेता साथीको हुनुहुन्छ पक्कै पनि साई दिन्स आज विजेता साथी हुनुभएको छ लक्ष्मी गुरुङ पुरानीबाट आउनुभएको थियो, बधाई छ लक्ष्मीजीलाई। लक्ष्मीजीले प्राप्त गर्नुभएको छ दमौली ससेज करणमा गएर खाजा खाने टिकट प्राप्त गर्नुभएको छ, त्यसको लागि उहाँ आउनु पर्ने हुन्छ दमौली एफएमको सम्पर्क कार्यमा 10-4 एक हप्ताभित्रमा आउनको लागि उहाँलाई मैले अनुरोध गर्न चाहेँ। र जति पनि साथी कार्यक्रममा आइदिनु भयो यहाँहरू सम्पूर्णलाई मुरी मुरी धन्यवाद। आज अलिकति धन्यवाद दिने यो लहरै चलिरहेछ, त्यही भएर पनि धेरै धन्यवाद मात्रै आइरहेछ मुखमा पनि है, त्यही भएर फेरि धन्यवाद। र कार्यक्रमलाई सुनेर साथ दिनुभयो यहाँलाई नभनौँ है, धन्यवाद फेरि यहाँलाई पनि। र कार्यक्रमको बारेमा सुझाव सल्लाह अनि प्रतिक्रिया केही छ भने तपाईँ खुरुखुरु लेखेर पठाउन सक्नुहुनेछ, ठेगाना हो कार्यक्रमको, कार्यक्रमको ठेगाना रहेको छ दमौली एफएम 94.2 मेगाहर्ज, व्यस्ती बालमन्दिर चोक दमौली तनहुङको ठेगानामा तपाईँ पत्र गरेर पठाउन सक्नुहुनेछ, 561-781 पनि प्रतिक्रियाहरू पठाउन सक्नुहुनेछ भन्दै यति जेर सुनेर साथ दिनुभएकोमा फेरि पनि तपाईँहरूलाई धेरै धेरै धेरै धन्यवाद दिँदै अर्को साता रमाइलो गर्न आउने बाचाको साथ सेल्फ अपरेटिङ सिस्टमबाट म प्रोग्राम प्रस्तुता दिवाकर भट्टराई पनि बिदा दिनुहोस्। तपाईँको यो साता निकै रमाइलोमय बितोस्, नमस्ते। से कुमार तो भाई अपना बोल तो सही फोटो करा दूं बन जा सबके और रहते हम के शाही में चल आज हारुण बंदे रब के बन जा सबके